अच्छा भाई प्यारे बच्चों, आपको पता है कि हजरत इमाम जैनुल आबदीन कौन थे? नहीं पता आपको? हजरत इमाम जैनुल आबदीन जो थे वो हजरत इमाम हुसैन रदी अल्लाह ताला अन्हों के बेटे थे। इस तरह वो हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम के पर नवासे हुए। क्या हुए? हाँ, और उन्होंने एक नात लिखी है। पता है आपको उन्होंने एक नात लिखी है? चलिए फिर मैं आपको वो नात सुनाऊं, ठीक है? इन्नल पिया रीहस्सबा यौमन निला अर्जिल हरम बल्लिग सला मीराजतन النبي المحترم بات سبا تیرا گزر ہو گر کبھی سوئے حرم روزے پہ لے جانا سلام جس میں نبی ہے محترم یا رب من خطه بدر الدجى موجهه شمس الضحى من خطه بدر الدجى من ذاته نور الهدى من كفه بحر الهمم चेहरा तेरा शम्सु दोहा रुखसार है बदरु दुजा चेहरा तेरा शम्सु दोहा रुखसार है बदरु दुजा नूरे हिदायत जात है और हाथ है رحمت للعالمين انت شفيع المذنبين يا رحمت للعالمين انت شفيع المذنبين اقبل لنا يوم الحزين فضلا وجودا والكرم اے رحمت للعالمين سب عاصيوں کے تم شفیع اے رحمت للعالمين سب عاصيوں کے تم شفیع روزِ قیامت ہم پہ بھی کیجئے سخاوت اور کرم یا رب یا رحمت للعالمین ادرک لی زین العابدین یا رحمت للعالمین ادرک لی زین العابدین محبوس عید الظالمین فی الموقب والمزدحم اے رحمت امداد زین العابدین اے رحمت للعالمین امداد زین العابدین صفاک ہاتھوں میں گرے جم گھٹا ہے اور پید ہوں نل دیا ریحسبا یومنلا عرض الحرم روزے پہ لے جانا سلام جس میں نبی ہے محترم.